गाली पलायो तर माया पलाइन, यति त टोलाइन झन्डै बोलाइन। निकै सुमधुर भाका यहाँनिर हामीले सुन्यौँ र मैले सुरुवातमै तपाईँलाई भनेको थिएँ आज यो भाका जोड्नुका पछाडि आज हामीले लोकदोहोरी क्षेत्रमा एउटा छुट्टै किसिमबाट चर्चा कमाउन सफल लय तथा शब्द सङ्कलकसँग कुराकानी गर्छु भनेको थिएँ। त्यसो त उहाँद्वारा लेखिएका गीतहरू भाकाहरू गाएर कति गायकहरूले सफलताको शिखरमा आफूलाई उभ्याए अनि आफू लोकदोहोरी क्षेत्रमा चर्चित बने, जति मात्रामा उहाँका शब्दहरूबाट गायक चर्चित बने त्यति मात्रामा उहाँ चर्चित हुनु भएन। समग्रमा आज सूर्यकुमार छेत्रीका साङ्गीतिक यात्राका विषयमा हामीले कुराकानी गर्ने जमर्को गरिरहेका छौँ र सूर्यकुमार छेत्रीसँग कुराकानी गर्नुभन्दा अगाडि तपाईँलाई एउटा कुरा मैले जोड्नै पर्ने हुन्छ। उहाँका दर्जनौँ सफल भाकाहरू छन्, धेरै दर्जनौँ सफल शब्दहरू छन्। के भनौँ र खोइ धोका दिनेलाई, के भनौँ र खोइ, त्यस्तै डाली पलायो, पानी पँधेरो, उडी जाने जेट, धानको सिरौला, धरती गोलो छ लगायतका दर्जनौँ भाकाहरू उहाँका चर्चाको शिखरमा रहेका भाकाहरू छन्। साथमा उहाँ एउटा चर्चित सञ्चारकर्मी, साथमा लोकदोहोरी क्षेत्रमा शब्द सङ्कलन गरेर जति अगाडि लोकदोहोरी क्षेत्रलाई पुर्याउन मद्दत गर्नुभएको छ त्यति नै लोक क्षेत्रको पत्रकारिता मार्फत पनि आफूलाई अगाडि उभिरहनु भएको छ। आजका कलाकार मित्रलाई स्वागत गर्छु म ढिला नगरिकन। यो क्रममा सूर्यजी कार्यक्रम लोक झन्कारको व्यवसायमा स्वागत गर्न चाहे तपाईँलाई। टेलिफोन सम्पर्कमा केही गडबडी रहेको कुरा मैले यहाँनिर जानकारी पाइरहेको छु आत्मीय मित्र विष्णुबाट। कार्यक्रम लोक झन्कारको यो बसाइमा हामी अगाडि बढिरहेका छौँ। आजको बुधबार बसाइमा कलाकार मित्रसँग कुराकानी गर्ने बसाइ हो र टेलिफोन सम्पर्कका गडबडीका कारणले हामीले सूर्यकुमार छेत्रीसँग जोड्न लागेको यो कुराकानी सफल हुन सकेको छैन। फेरि पनि उहाँलाई टेलिफोन सम्पर्कमा ल्याउने प्रयास भने हाम्रो जारी नै रहनेछ। यति बेला भने भाका नै अगाडि बढाउँछु तपाईँका लागि। धानको सिरौला दुःख पर्दा लागेको गुनैको पैँचो तिरौला निकै सुमधुर भाका यहाँनिर हामीले जोड्यौँ कार्यक्रम लोकझनकार सुन्दै हुनुहुन्छ मात्र अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जको यो ध्वनि तरङ्गमा र आजको यो बुधबार व्यवसायमा हामीले कुराकानीको क्रमलाई अगाडि बढाउने जमर्को गरेका थियौँ तर प्राविधिक रूपमा पूर्ण रूपमा गडबडी रहेको जानकारी मैले पाइरहँदाखेरि यो कुराकानीलाई अगाडि जोड्न पाएको छैन यसको लागि क्षमा चाहन्छु यति बेला एउटा छोटो विश्राममा जान्छौँ विश्रामपछि यदि सम्भव भएछ भने कुराकानीको क्रमलाई अगाडि बढाउने प्रयास भने हामी जारी नै राख्नेछौँ रेडियो अर्पण 104.5 मेगाहर्ट्ज नाक कान घाँटी तथा टाउको सम्बन्धी बिरामीहरूलाई सुवर्ण अवसर यस टाँडी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ डाक्टरद्वारा सम्बन्धित बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको सहर्ष जानकारी गराउँदछौ। त्यसैले कान दुख्ने, कान पाकिरहने, पानी पिप बगिरहने, चिलाउने, कान कराउने, कम सुन्ने, लगातार रुगाखोकी लागिरहने, नाक बन्द हुने, नाकमा मासु पलाउने, पुरानो भन्दा पुरानो पिनास, माइग्रेन, टाउ को दुखी रहने, सिल्का हान्ने, घाँटी दुख्ने, स्वर बस्ने, दोहरी रहने, टन्सिलाइटिस, रिङटा लागिरहने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस्। सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर 2 मेन रोड टाढी चौक चितवन। फोन 056-560-341 एम्बुलेन्स 98455-64-222। टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकै सहर चौराचोक टाढीमा। बेटर पावर, बेटर माइलेज, बेटर इन्जिन, बेटर ब्रेकिङ र बेटर राउन्ड पावरको लागि सम्झनुहोस्। 2011 मा स्कुटर अफ द इयर बाट सम्मानित मेटल बॉडी भएको 110cc को वेगो स्कुटर। TVS कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको डबल डिस्क बाइक अपाची आरटीआर 180cc। 2009-2010 बाइक अफ द इयर अवार्ड प्राप्त अपाची आरटीआर 160cc। साथमा स्टार सिटी 110cc र स्कूटी पेप प्लस पनि। सम्पर्क चितवन टाढी अटो लिङ्क। पनि स्वागत छ एक किसिमको विश्राम पछिको समयमा सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज अनि यो हो कार्यक्रम लोकझनकार। हामी हरेक दिन बिहान 10 बजेको अर्पण समाचार पछि करिब करिब बिहान 11 बजेसम्मको यो समयलाई आफ्नो बनाउनको लागि उपस्थित हुने गर्दछौँ र आजको बुधबार श्रृङ्खलामा कलाकार मित्रहरूसँग कुराकानी गर्थ्यौँ तर टेलिफोन सम्पर्कमा आएको गडबडीका कारणले आज हामीले यो कुराकानीलाई अगाडि बढाउन सकेनौँ। यसका लागि भने हामी क्षमा चाहन्छौँ र कार्यक्रम लोकझनकारका लागि हामी निर्धारित समयको पनि अलिकति अन्त्य अन्त्यतिर आइसकेका छौँ। जाँदा जाँदै तपाईँलाई एउटा भाका अगाडि सार्छौँ र यतिन्जेलसम्म www.radioarpan.com.np मार्फत विश्वको जुन कुनै कुनामा रहेर पनि हामीलाई सुनेर साथ दिनुहुने तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र फ्रिक्वेन्सी मोडुलेसनको रेडियोहरूबाट 104.5 मेगाहर्जको ध्वनि तरङ्गमा हामीलाई सुनेर साथ दिनुभयो तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद। एजेन्जेलसम्मको प्रविधि कक्षको आत्मीय साथको लागि विष्णुलाई पनि धन्यवाद। आजका लागि कार्यक्रम लोक झन्कार व्यवसायबाट उडी जाने जेट नमरी बाँचे त भैँदो रहेछ कालैले साँचे त भैँदो रहेछ भेट यो ऋषि अधिकारीको अनि भीमा कुमारी दुलाको आवाजले सजिएको यसै भाकालाई अगाडि छोड्दै यतिन्जेलसम्म प्रविधिबाट सघाउने विष्णुलाई फेरि धन्यवाद। रामु आचार्य बिदा हुन्छु, नमस्कार। हेरै पछि आज भेट भएको छ जिउँदै चोला फेरे झैलाको छ उडी जाने जे नमरी बाँचे त कालैले साँचे त भइदो रहेछ भे आज भेट भएको छ जिउँदै चोला फेरे झैलाको छ उडी जाने जे बाँचे त कालैले साँचे त भइदो रहेछ भे नमरी बाँचे त कालैले साँचे त भइदो रहेछ भे रेडियो अर्पण 104.5।